कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधक सर्जकमा समर्पित यो सारगर्भित कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तोता प्रकाश सामीको सादर अभिवादन। आजको अजर अमर गीतहरू श्रृंखलाबद्ध रूपमा 79 परेको छ। आज नेपालका विश्व प्रसिद्ध संगीतकार अम्बर गुरूङको 78 जन्ममा प्रवेश भएको छ। बाबु उजीर सिंह गुरूङ र आमा रेणुका देवी गुरूङका धेरै छोराहरूमध्ये जीवित रहेका एक्लो छोरा अम्बर गुरूङको जन्म पश्चिम बंगालको दार्जीलिङमा भयो। दार्जीलिङकै वरपर पहाड़ कन्दरामा आफ्नै संगीतमा गीत गाउँदै घुम्दै गरेका अम्बर गुरूङलाई एक दिन एक समाजसेवी सचिन्द्रमणि गुरूङले सुने र भने, भाइ तिमीले यो गीत यसरी गाउँदै हिँडेर मात्र पुग्दैन, यो गीत जहाँ जहाँ नेपाली छन् सबैले सुन्न पाउनुपर्छ। सचिन्द्रमणि गुरूङको मन ठूलो थियो। उनले आफ्नै लगानीमा अम्बर गुरूङलाई यो गीत रेकर्ड गराउन कोलकाता लिएर गए। हिन्दुस्तान रेकर्ड्सले उनको पहिलो गीत अगम सिंह गिरीको शब्द अम्बर गुरूङको आफ्नै संगीतमा रेकर्ड गराए। त्यो गीत रेकर्ड गर्दा शर्त के थियो भने कम्पनीले अम्बर गुरूङ र सचिन्द्रमणि गुरूङलाई 500 प्रति रेकर्ड किन्नुपर्ने हस्ताक्षर गराएका थिए। त्यति विघ्न नेपालीले गीत संगीत सुन्ने क्षमता त्यति बेलासम्म थिएन, तर अम्बर गुरूङको त्यो गीतले नेपाल बाहिर बसेका नेपालीको आवाजलाई चिनाउँछ भन्ने कुरामा सचिन्द्रमणि गुरूङलाई विश्वास थियो। त्यो गीत रेकर्ड भयो, त्यसपछि त्यस गीतको जवाफ नेपालबाट गयो। फर्क है फर्क नेपाली, तिमीलाई डाक्छ हिमाली भनेर। त्यसपछि अम्बर गुरूङले अर्को गीत बनाए, नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली, हामीलाई माया लाग्दछ हाम्रै पाखा चियाबारी। यसरी गीतहरूको सम्भारता चलिरहेका बेला आफ्ना छोराहरूलाई दार्जीलिङको स्कूलमा भर्ना गर्न गएका तत्कालीन राजा महेन्द्रले पहिलो पटक इन्द्रकुमार गजमेरको मुखबाट नौलाका तारा उदाए सुनेपछि उनले अम्बर गुरूङ कहाँ छन् त खोजी पाऊ भनेर दार्जीलिङवासीलाई आग्रह गरेपछि गाउँ गाउँ घुमिरहेका अम्बर गुरूङको बोलावट भयो। तर त्यति बेला अम्बर गुरूङको तत्कालीन राजासँग भेट त हुन सकेन, तर पछि उनलाई नेपाल आउन आग्रह गरियो र अम्बर गुरूङ नेपाल आए। नेपाल आएपछि अम्बर गुरूङले विशाल आफ्नो क्षमतालाई प्रस्तुत गरे नेपालीका माझ। उनका शिष्य रंजित गजमेर, उनका शिष्य गोपाल योञ्जन पनि नेपाल आए, तर उनका दुई शिष्य कर्म योञ्जन शरण प्रधान दार्जीलिङ नै बसे। उनका अन्य धेरै शिष्यहरू नेपाल आउने जाने क्रम शुरू भयो र अम्बर गुरूङलाई 2026 सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकका रूपमा नियुक्त गरियो। त्यसै बेला उनले श्यामदास वैष्णवको हातबाट गोपाल प्रसाद रिमालको कविता संग्रह आमाको सपनामा एउटा कविता देखे, गीत देखे। त्यो गीत पढ्ने बित्तिकै 10 मिनटमा अम्बर गुरूङले संगीत गरे। आज नेपाली क्रिकेट खेलाड़ीहरू विश्वको जुन भूमिमा गए पनि यो गीत गाउँदा यस्तो लाग्छ रे आज क्रिकेट जितिन्छ भन्ने उनीहरूलाई आभास हुन्छ रे। त्यही गीतबाट आजको अजर अमर गीतहरूको पर्दा खोल्दैछौ। चन्द्र सूर्य जङ्गी निशान हाम्रो प्राविधिक मित्र दिनेश निरुलाका साथमा उज्यालो 90 नेटवर्कका सम्पूर्ण टोलीका तर्फबाट सिद्धहस्त संगीतकार नेपाली आधुनिक संगीतका निर्माता मध्ये एक अम्बर गुरूङलाई जन्मदिनको मंगलमय शुभकामनाका साथै उनको सुस्वास्थ्यको समृद्धिको कामना गर्दछौं। आज बिहानै ग्रान्डी अस्पतालको 9 तल्लामा अम्बर गुरूङलाई शुभकामना व्यक्त गर्न जाँदा त्यहाँ हामी मात्र थिएनौं। अरबबाट र विदेशबाट पोखराबाट थुप्रै श्रद्धेय शुभेच्छुकहरू आइपुग्नु भएको थियो। रतन चन्दजीले आजका सबै दैनिक अखबारहरू ल्याउनु भएको थियो र गुनासो गर्नुभयो। राष्ट्रगान संगीत गर्ने संगीत रचयिताको आज कुनै अखबारको अघिल्लो पृष्ठमा कुनै समाचार छैन, देश देखेर दुःख लाग्यो भन्नुभयो। अम्बर गुरूङका अत्यन्त ठूला प्रशंसक संगीतकार विक्रम गुरूङले आएर अम्बर गुरूङलाई खुट्टामा ढोग्नुभयो र आशीर्वाद माग्नुभयो। ग्रान्डी अस्पतालका सबै डाक्टरहरू आएर उनलाई शुभेच्छा व्यक्त गर्न आए। विक्रम गुरूङ जो लामो समय अरूण थापासँग भूलु भूलु लाग्यो मलाई लाग्न थाल्यो जिन्दगीमा मेरो कथा यस्तो जस्ता गीतका संगीतकार गीतकार पनि हुन्। उनले अम्बर गुरूङलाई नाताले काका भने पनि आफ्ना गुरू नै मान्ने गरेका छन्। ती सबैका बीचमा अम्बर गुरूङले सबैलाई हार्दिकतापूर्वक कृतज्ञता ज्ञापन गरे। अम्बर गुरूङ आज कुनै अखबारको फ्रन्ट पेजमा नदेखिनु हाम्रो पत्रकारिताको दुर्भाग्य होइन, वा अम्बर गुरूङलाई हेर्ने हाम्रो शैली वा कलाकारलाई हाम्रो हेर्ने शैली नै एउटा गलत हुन गएको छ। पाकिस्तानकी चर्चित गायिका फरिदा खानम भारत पाकिस्तान युद्ध भइरहेको बेला कलकत्तामा गीत गाउन आएकी थिइन्। त्यति बेला भारतका परराष्ट्र मन्त्रीले फरिदा खानमले गीत गाउनु अघि भने मोहतरमालाई चिया पिलाउनुहोस्, भारतका परराष्ट्र मन्त्रीलाई थाहा थियो फरिदा खानम चिया नखाइकन गीत शुरू गर्न सक्दैन थिए। दुई देश लड़ाई लड़िरहेको बेला एउटा गायिकालाई दिइएको सम्मान थियो त्यो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले गायिका एमएस सुब्बुलक्ष्मीलाई सम्मान दिने बेला भने, म त एउटा सामान्य प्रधानमन्त्री हुँ, तपाईँ जस्तो तारा होइन, म तपाईँलाई सम्मान दिन कहाँ सक्छु र। सायद हामी अझै सम्मान दिने कुरामा सानो मनका छौं, हाम्रो चित्त अझै पनि सानो छ। त्यसैले त गीतकार, संगीतकार, गायक अम्बर गुरूङले यो गीतमा यसरी नै भनेका छन्। म अम्बर हो तिमी धरती, लाखों चाहे पनि हाम्रो मिलना कहिले न होला। म अम्बर हो तिमी धरती, अम्बर गुरूङको जन्म दार्जीलिङमा भए पनि दार्जीलिङमा उनले आफैले एउटा आर्ट एकाडेमी स्थापना गरे। यसमा उनका साथमा उनका शिष्यहरू शरण प्रधान, रंजित गजमेर, गोपाल युञ्जन, कर्म युञ्जन, गायिका अरूणा लामा, त्यसै गरी उनका साथीहरू पासाङ बनगल, इन्द्र थपलिया, गगन गुरूङ थुप्रै आबद्ध थिए। त्यसपछि अम्बर गुरूङले डाक्टर ग्राम्स होम स्कूलमा पढाए, टनबुलमा पढाए र पश्चिम बंगाल सरकारको लोक मनोरञ्जन शाखामा निर्देशक भएर आबद्ध भए र नेपाल निम्त्याइएपछि उनको पहिलो कार्यक्रम भयो त्रिपुरेश्वर स्थित त्रिभुवन विश्वविद्यालयको हलमा। सो हलमा कार्यक्रम सकेर फर्किने बेला अम्बर गुरूङलाई कसैले गाड़ी चढ़न दिएनन्। उनी त्रिभुवन विश्वविद्यालयको ढोकादेखि हिँड्दै हिँड्दै हिँड्दै आफू बसेको होटलसम्म पुगे। बीसको दशकमा काठमाडौँको मैदानमा त्यस्तो स्वागत पाएका कलाकार थिए अम्बर गुरूङ। अम्बर गुरूङ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानसँग आबद्ध भइसकेपछि त्यहाँ नाटक फर्केर हेर्दा जब घाम लाग्छ पहाड़ चिच्चाइरहेछ जस्ता नाटकमा उनले संगीत गरे। सत्यमोहन जोशीद्वारा लेखित ती नाटकहरू मञ्चनपछि नै नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक गाड़ी किन्न सकेको थियो र त्यही गाड़ी कुलपतिले चढ़न थालेको थियो। यस्ता धेरै इतिहाससँग अम्बर गुरूङ जोड़िएका थिए। भारतीय गायिका लता मंगेशकरसँग चलचित्रमा संगीत गर्नका निम्ति अम्बर गुरूङ बम्बई पुगे। लता मंगेशकरसँग गर्ने त्यो चलचित्र मेरो देश प्रदर्शन नभइकनै रेकर्ड नभइकनै तोहियो र अम्बर गुरूङले प्रताप सुब्बाको निर्देशनमा बनेको पहिलो चलचित्र सपना कतिपयमा संगीत गरे तर सपना कतिपय फिल्म बन्दा बन्दै निर्माता हृदयनाथ लामाको घर आगलागीमा परेपछि त्यो फिल्म पनि अपुरो नै भयो र धेरै वर्षपछि उनले फेरि मनको बाँधमा पार्श्व संगीत गर्ने मौका पाए। साई नेपाल चलचित्र संस्थानको पहिलो प्रस्तुति मनको बाँध त्यसपछि चौथो प्रस्तुति जीवन रेखामा उनी एकल संगीतकारका रूपमा प्रकट भए। अम्बर गुरूङले म अम्बर हुँ तिमी धरती भन्ने गीत लेख्दा नेपालबाट किरण खरेलले म भोरको किनारा तिमी डुब्दो सागर जस्ता गीतहरूको प्रत्युत्तरमा लेखे। अम्बर गुरूङले आफ्नो रचना र संगीतमा थुप्रै कलाकारलाई प्रस्तुत गरे। पहिलो पटक अरूणा लामालाई भूपी सेजनको शब्दमा किन आज यौवन उदास उदास छ यहाँमा रेकर्ड गराए भने शान्ति ठटालका निम्ति पनि उनले नै शब्द संगीत लेखे। यहाँ प्रस्तुत छ शान्ति ठटालको स्वरमा अम्बर गुरूङको शब्द र संगीतमा यो गीत। साची साची राखा चाहे झरोस वीरानी मां निशाने भर फूला संभाले सपना को जस्तो प्रीति भूत यहाँ रात यसल राख नखसाई राख घरी घरी हुने होइन यस्तो मिठो फूल सम्हाले शान्ति ठटाल अरुणा लामा तारा देवी निर्मला श्रेष्ठ देवीका वन्दनासम्म थुप्रै महिला कलाकारले अम्बर गुरूङको शब्द संगीतमा गीत गाएका छन् प्रेमध्वज प्रधान नारायण गोपाल रुद्रमणि गुरूङदेखि लिएर नयाँ पुस्ताका कलाकारसम्म अम्बर गुरूङका गीत गाएका छन् अम्बर गुरूङले नेपाल प्रज्ञा प्रतिष्ठानबाट दिइने वार्षिक कलाकार प्रशिक्षणमा धेरै नयाँ पुस्तालाई संगीत सिकाएका छन् ती चाहे शक्ति बल्लभ बुलु मुकारुङ नीलम श्रेष्ठ समन्त कंसाकार वा कोही पनि होस् अम्बर गुरूङ जीवनसँग निराश हुने प्राणी थिएन आफ्नो आमाको दिवंगत हुँदा उनलाई एउटा ठूलो धक्का परेको थियो त्यति बेला उनलाई निबन्धकार शंकर लामिछानेले लेखेको पत्र नेपाली साहित्यमा पढ्न योग्य पत्र भएको छ अम्बर गुरूङका बारेमा पहिलो परिचय शंकर लामिछानेलाई भूपी शेरचनले दिएका थिए र भूपी शेरचनले दिएको अम्बर गुरूङको परिचय विश्वजनीन छ जसले अम्बरलाई मित्र मान्छ उसको निम्ति त्यो कलाकार हो जसले अम्बरलाई कलाकार मान्छ उसको निम्ति त्यो गीतकार हो जसले अम्बरलाई गीतकार मान्छ त्यसको निम्ति हो एउटा असल मित्र हो जसले उसलाई मित्र मान्न सक्दैन ऊ कसैको निम्ति पनि होइन वा अम्बर जन्मेकै छैन यस्तै भावमा लेखिएको त्यो पत्र बिम्ब प्रतिविम्बमा शंकर लामिछानेले लेखे शंकर लामिछाने र अम्बरको पहिलो भेट भयो दार्जीलिङको ग्लेनरी रेस्टुरेन्टमा त्यहीबाट यी दुईबीच विशाल सम्बन्ध बन्यो र शंकर लामिछाने नै पहिलो स्रष्टा थिए जसले अम्बर गुरूङलाई नेपाल आउनुपर्छ र ल्याउनुपर्छ भनेर निबन्ध लेखे हिजो शंकर लामिछानेकी पत्नी रत्ना लामिछाने पनि अम्बर गुरूङलाई हेर्न अस्पताल पुगिन् गीतकार रत्नशमशेर थापा पनि पुगे र धेरै संगीत साहित्यका स्रष्टाहरू पुगे युवा पुस्ताको सहभागिता कम देखियो तर युवा पुस्ताले फेसबुक र ट्वीटर मार्फत अम्बर गुरूङको सुस्वास्थ्यको कामना गरेका छन् कृष्ण केसी विनय महत विष्णु हरि एभरग्रीन धर्मा शारदा केसी विमल डाङ्गी थुप्रैले हाम्रो फेसबुकमा पनि प्रतिभा कार्की चोलाकान्त अरियाल मनिष अधिकारीहरूले कामना गर्नुभएको छ भने युजेवाईएलएलओ उज्यालोको ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ जयसिंह महराले नेपाली गीत संगीतका तारा अम्बर गुरूङको जन्मदिनको शुभकामना उहाँलाई छिटै स्वास्थ्य लाभ होस् भगवानसँग यही कामना गर्दछु दिलीप लेख्नुहुन्छ वरिष्ठ गीतकार संगीतकार अम्बर गुरूङलाई जन्मदिनको लाख लाख शुभकामना अनि गेटवेल सुन हामीले गर्व गर्न लायक व्यक्ति नमन हजुरलाई भनेर इलु मिनाती लेख्नुहुन्छ अजर अमर गीतहरू अम्बर गुरूङ विशेष सुन्दैछु साथै कामना सहित जन्मदिनको शुभकामना उमेश सिग्देल रतनचन्द लेख्नुहुन्छ अमर गुरूङ अमर रहुन हार्दिक शुभकामना भुइँमान्छे लेख्नुहुन्छ उकाली चढ्दा पसिना पुस्ने तिमी नभए अरू को होला जन्मदिनको शुभकामना अमर गुरूङलाई धना पौडेलले पनि म अम्बर हुँ तिमी धरती सदाबहार भनेर उल्लेख गर्नुभएको छ अम्बर गुरूङ सबभन्दा पहिला आफ्नै नामका बारेमा गीत लेख्छन् म अम्बर हुँ तिमी धरती तर उहाँलाई धेरैले अमर भनेर सम्बोधन गर्छन् हुन त उनी अमर अजर अमर नै छन् तर अम्बर गुरूङको नाममा ब जोडेर आउँछ अम्बर अर्थात आकाश र उनले लेखेको गीतमा म अम्बर हुँ तिमी धरतीमा आकाश र धरतीका कुरा गरेका छन् अम्बर गुरूङको गीतकारिताका बारेमा जगत छेत्री इन्द्रबहादुर राई र धेरैले चर्चा गरेका छन् धेरैले टिप्पणी पनि गरेका छन् अम्बर गुरूङको गीत सुन्न एकपटक आसामबाट केही संगीत प्रेमीहरू आए उनका शिष्य पल घोषले उनलाई लिएर आए र अम्बर गुरूङले गीत सुनाउन बस्दा भने यिनीहरूले नेपाली बुझ्दैनन् सुनाएर के गर्ने पलले भने सर सुनाउनुहोस् न बुझ्छन् कि गीत अम्बर गुरूङले गाउँदै गर्दा एक युवती बाहिर गएर क्वाँ क्वाँ रोइछिन् र पछि अम्बर गुरूङले सोधे तपाईँ नेपाली बुझ्नुहुन्न कसरी मेरो गीतमा रुनुभयो र ती युवतीले भनिन् म शब्द पो बुझ्दिन त तपाईले गरेको संगीत त बुझ्छु। यस्ता संगीतकार थिए अम्बर गुरूङ। आज यी महान संगीतकारलाई धापासीको ग्रान्डी अस्पतालमा हेर्न पुगे अर्का वरिष्ठ गीतकार उमेरले 77 नागिसकेका किरण खरेल जन्मदिनको शुभकामना दिन बिहानै पुगे अम्बर गुरूङको पलङ छेउमा। किरण खरेलको शब्द अम्बर गुरूङको संगीतमा अम्बर गुरूङ र तारादेवीको सुर। सोधु सोधुला छ तिमीला केही कुरा साउती गरेर डाँटु डाँटुला तिमीला भागे भागे टाढा गएर सोधु सोधुला छ तिमीला किरण खरेलको शब्दमा अम्बर गुरूङको संगीत र अम्बर गुरूङ र तारादेवीको स्वर। किरण खरेल तीनै पात्र थिए जसले अम्बर गुरूङलाई साई नेपाल चलचित्र संस्थानद्वारा निर्माण हुन लागेको चलचित्र जीवन रेखामा संगीतकारका रूपमा काम नगर्न मन गर्दा किरण खरेलले बल गरेर वा किरण खरेल जस्तै धेरै श्रष्टाहरूले आग्रह गरेपछि अम्बर गुरूङ जीवन रेखामा संगीत गर्न तयार भए। नत्र अम्बर गुरूङलाई त्यस चलचित्रका निम्ति हिन्दी फिल्मका गीतहरू नकल गर्न आग्रह गरिँदा उहाँले इन्कार गर्नुभएको थियो। अम्बर गुरूङ पहिलो संगीतकार मानिनुहुन्छ जसको संगीतलाई भारतका प्रसिद्ध संगीतकार आरडी बर्मनले हुबहु नकल गरेर तीसरी मंजिलमा प्रयोग गरेका थिए। दिवाना मुस्सा नहीं इस अम्बर के नीचे यो गीत नै अम्बर गुरूङको एकांशा मलाई सुनको तारा खसाइदेउनबाट प्रभावित भएको छ र यस गीतका बारेमा आरडी बर्मन द म्यान एण्ड म्यूजिक नामक पुस्तकमा दुई लेखकले यस कुरालाई उल्लेख गरेका छन्। राजेश्वर उदय, राजेश कुमार अरियाल, आशिष डंगोल, कुमारजंग कार्की, सूरज तिमिल्सिना, ईश्वर देवकोटा, विष्णु शाह, रतन चन्द, प्रदीप एण्ड प्रदीप, शिव समीप, दिनेश राउत, केसी अभिशान, दीपक पराजुली, कृष्ण केसी, रोहित एच राई, मनोज कुलुङ, सरोज साजन श्रेष्ठ, विशाल भट्टराई, इन्द्र नाथुङ्गे थुप्रै मित्रहरूले जन्मदिनको शुभकामना गर्नुभएको छ भने जोगमेर माझीले लेख्नुभएको छ यूएईबाट, अम्बर गुरूङजीको सुस्वास्थ्यको कामनाका साथै जन्मदिनको मंगलमय शुभकामना। राष्ट्रले कला र कलाकारको पहिचान गर्दै सम्मान गर्न सिकोस् अनि उहाँहरूको आत्मसम्मानमा आँच पुर्याउने कार्य कहिले नगरोस् जोगमेर माझी रतनचन्द लेख्नुहुन्छ अम्बर गुरूङ अमर रहन् हार्दिक शुभकामना आज बिहान जन्मदिनको उपलक्ष्यमा अम्बर गुरूङलाई रतनचन्दले आफ्नै हातले कफी पिलाउनु भएको थियो र रतनचन्दले अम्बर गुरूङलाई हेर्न आएका सबै शुभेच्छुकहरूलाई पनि कफी पिलाउनु भएको थियो राजेश कुमार अर्याल लेख्नुहुन्छ उकाली चढ्दा पसिना पुस्ने गायक रचना र संगीतका त्रिवेणी श्रेष्ठलाई सलाम शतायुको कामना कृष्ण केसी लेख्नुहुन्छ सरिदय महान संगीतकार गीतकार एवं गायक अम्बर गुरूङको सुस्वास्थ्य अवस्था सुधार भएको भनी थाहा पाउँदा खुशी लाग्यो जन्मदिनको लाख लाख शुभकामना साथै स्वास्थ्य लाभको कामना गर्दछु यूएई फुजराबाट कृष्ण केसी अन्य शुभेच्छुकका शुभकामना पढिने नै छ अब यसबीचमा अम्बर गुरूङका साह्रै प्रिय गायक नारायण गोपालको चर्चा नारायण गोपाल आफ्ना मित्र रत्न शमशेर थापासँग न्यू रोडको जनसेवा हल अगाडिबाट हिँडिरहेका थिए जहिले पनि फूर्तिदायक रूपमा हिँडेर नारायण गोपाल कहीँ टक्को उभिएर कसैलाई हेर्दैनथे तर एक दिन उनी अचानक रोकिएर आफ्ना साथीलाई भने रत्न सुन यो गीत गजबको रहेछ जनसेवा हलको छेउको एउटा ग्रामोफोन कम्पनीबाट बजिरहेको त्यो गीत सुनेर नारायण गोपाल स्तब्ध भए र यो गायक र संगीतकार गजबै मान्नुपर्छ त्यति बेलासम्म अम्बर गुरूङ काठमाडौँ आइसकेका थिएनन् यसरी यो गीतसँग नारायण गोपालको भेट भयो अम्बर गुरूङसँग अम्बर गुरूङ नेपाल आएपछि नारायण गोपालसँग उनका धेरै उठबसहरू भए र नारायण गोपाल स्वयं पनि अम्बरका मित्रको पत्र लिएर दार्जीलिङ गएका थिए अम्बर गुरूङलाई भेट्न यसरी यी दुईको सम्बन्ध बन्दै गएपछि नारायण गोपालले पहिलो पटक अम्बर गुरूङको संगीतमा हरिबद्ध कटवालको गीत गाए र पछि अम्बर गुरूङकै शब्द र संगीतमा यो गीत पनि गाए आँखालाई राख्ने फुलबारी छैन तिम्रो मुहारमा राखे मेरो बतासलाई बाँध्ने सुगन्ध छैन तिम्रो निश्वासमा राखने घुम्ती घर छैन तिम्रो दोभानमा राखु उदास भन कि खुसी भन कि भएकै मा पनि राम्रा न राम्रा दुबै नै थारी भएकै म पनि जता नै पनि जोबन फुल्छ जसरी फुल्छ मायालु मात्र बेग्लार बेग्ल मायाको एउटै नारायण गोपालको स्वरमा अम्बर गुरूङको शब्द र संगीतमा यो गीत नारायण गोपाल अम्बर गुरूङलाई स्यान्डो पहलमान भन्थे अम्बर गुरूङ नारायण गोपाललाई टार्जन भन्थे र दुई बीच निकै कटु मधु सम्बन्ध रह्यो र लामो समयको बोलचाल बन्द भएपछि कविवर माधव घिमिरेले मालते मंगलेका निम्ति अम्बर गुरूङ र नारायण गोपालको बोलचाल गराइदिए नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिमा भवनमा दुवैजना दुईतिरबाट आइरहेका श्रष्टालाई उनले अचानक भेट गराइदिएपछि नौ वर्ष लामो शीतयुद्ध दुईका बीचमा समाप्त भयो र मालती मंगली जस्तो कालजयी कृतिमा नारायण गोपालले गीत गाए। दुर्भाग्यवश नारायण गोपालले चलचित्र जीवन रेखामा अमर गुरूङको संगीतमा गीत गाउन पाएनन् वा त्यो बेला सम्बन्ध खराब भएका कारणले गाएन। मेरो आँखालाई राख्ने भन्ने गीतका बारेमा रेडियो नेपालले धेरै पटक गल्तीवश हरिवत कटवाल नाम शब्द प्रयोग गरेपछि यस गीतका बारेमा हरिवत कटवाललाई सोधिएको थियो, यो गीत तपाईँको हो कि अम्बर गुरूङको भनेपछि हरिवत कटवालले स्पष्ट उत्तर दिएका थिए, म आसामको हुँ, अम्बर दाई दार्जीलिङको, आसाममा घुम्ती घर हुँदैन, दार्जीलिङमा घुम्ती घर हुन्छ, यो गीत उहाँले लेख्नु भएको भनेर स्पष्टीकरण दिइसकेपछि पनि कैयौं वर्ष रेडियो नेपालले गल्तीवश यो गीत हरिवत कटवालको नाममा गुन्जाइरहेको पाइन्छ। त्यस गीतका गीतकार अम्बर गुरूङलाई आज भैंसी पार्टीबाट रमेश भट्टराईले यसरी शुभेच्छा लेख्नु भएको छ, नमस्कार दाई, तपाईँको कार्यक्रम मार्फत अम्बर दाईको जन्मदिनको शुभकामना, नाम झैं साँच्चै तपाईँ अम्बर हुनुहोस्, तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना अम्बर दाईलाई भनेर लेख्नु भएको छ रमेश भट्टराईले। त्यसै गरी गजलकार प्राध्यापक डाक्टर सनत कुमार बस्तीले लेख्नु भएको छ, सुमधुर संगीतका स्रष्टा अम्बर गुरूङप्रति जन्मदिनको मंगलमय सुस्वास्थ्यको कामना। त्यसै गरिकन कथाकार अतिप्त पाण्डेले पनि म अम्बर हुँ तिमी धरतीका अजर अमर श्रष्टालाई जन्मदिनको शुभकामना भनेर लेख्नु भएको छ। अम्बर गुरूङ गीत गम्भीर लेख्ने, विचार गम्भीर रूपमा प्रकट गर्ने, तर हाँसो चुटकिला अत्यन्त सहजसँग भन्न सक्ने व्यक्ति थिए। अम्बर गुरूङका धेरै कार्यक्रमहरू भए काठमाडौँमा, रूपरेखा साँझ, अम्बर सांगीतिक साँझ, अम्बरका अजर अमर भाखा, विशेष गरेर नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको अम्बर गुरूङ साँझमा अम्बर गुरूङलाई दर्शक दीर्घाबाट धेरै पटक कहीँ आफ्नै भुवरीमा कहीँ आफ्नै भुमुरीमा गाउन फरमाएछ। अम्बर गुरूङले गाउँदै गाएनन्, कार्यक्रमको अन्त्यको बेला ल अब पर्दामा फिल्म चल्छ भनेर उनले एक पंक्ति गाएर कार्यक्रमबाट विदा लिए। यस्तै घटना नारायण गोपालको स्वर्णिम सन्ध्यामा पनि भयो, जब उनलाई एउटा मान्छेको मायाले फरमाइस गरिएको थियो। अम्बर गुरूङको सबभन्दा प्रिय गायिका मानिन्थे अरूणा लामा, र अरूणा लामालाई उनले बहिनी जत्तिकै छोरी जत्तिकै माया गर्थे। अम्बर गुरूङ शुक्रबार अस्पताल भर्ना भएपछि अरूणा लामाका छोरा सुप्रित राज प्रधानले अम्बर गुरूङलाई अस्पतालमै भेट्न आउँदा भने, मलाई जहिले पनि बडाको याद आइरहन्छ। अरूणा लामा र अम्बर गुरूङको युगल स्वर आजको यो अजर अमरको अर्को श्रृंखलामा। आँखा भरिलो मुस्काउँछन् सपनाहरू, बैसालु भाका भरिलो रमाउँछन् बिपनाहरू, कृष्णा का लहर प्रीति का शरत में रंगी दिन जीवन का बगर गीतकार रत्न शमशेर थापाको शब्दमा अम्बर गुरूङकै संगीतमा अम्बर गुरूङ र अरूणा लामाको स्वर। पत्रकार फणिन्द्र संगम हाम्रो फेसबुकमा लेख्नुहुन्छ, दुई वर्ष अघि रिपोर्टिङको सिलसिलामा मैले अम्बर दाईलाई भेट्ने मौका पाएको थिएँ। नेपाल संगीत नाट्य प्रतिष्ठानको उहाँकै कार्यकक्षमा उहाँको जन्मदिनको सन्दर्भ पारेर 2069 साल फागुन 12 गते नागरिक दैनिकको कोलाज परिष्ठाङमा म अम्बर हुँ शीर्षकमा फिचर पनि छापियो। शंकर लामी छन् र उहाँको खुब दोस्ती थियो। उहाँले भन्नुभएको थियो, शंकरको हरेक निबन्धको पाण्डुलिपि मैले पढिसकेको हुन्थे, मेरो गीत रेकर्ड हुनुअघि उनले सुनिसकेका हुन्थे। आज अम्बर दाई अस्वस्थ हुनुहुन्छ, उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना। अम्बर गुरूङको स्वास्थ्य लाभका निम्ति कामना गर्नुहुने सबैमा हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दै अम्बर गुरूङको स्वास्थ्य उपचार खर्च सरकारले बेहोर्ने भएको कुरा जानकारीमा आएको छ। यसका निम्ति उप प्रधानमन्त्री प्रकाश मान सिंह स्वयं केही दिन अघि अस्पताल पुग्नुभएको थियो भने तर अस्पताल स्वयं पनि अम्बर गुरूङका लागि सबै खर्च बेहोर्न तयार थियो। तर अम्बर गुरूङ स्वस्थ भइसकेपछि सरकारले अम्बर गुरूङका बारेमा गम्भीर रूपमा सोच्नुपर्ने र यस्तो नेशनल हेरिटेजलाई कसरी जोगाउने यसबारेमा चिन्तन गर्नुपर्ने जरूरी छ। गीतकार सुभाष चन्द्र ढुङ्गेलले पनि राष्ट्रका महान स्रष्टालाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ भने दत्तात्रेय रोयले लेख्नुभएको छ, जय होस् अम्बर गुरूङज्यूको जन्मदिनको तथा सुस्वास्थ्य लाभ होस्, हार्दिक शुभकामना। ऐतिहासिक गीतहरूको आश्चर्यजनक रोचक कथा सहितको कार्यक्रमको लागि यहाँलाई धन्यवाद। अम्बर गुरूङको गीत संगीतका कुरा गर्ने बित्तिकै मालती मंगले, मुना मदन जस्ता दुई महान गीत नाटकको कुरा आउँछन् भने उनले दार्जीलिङमै संगीत गरेको कुञ्जिनीको पनि कुरा आउँछ। अम्बर गुरूङले कैयन गीतहरू कसरी संगीत गरे, यी धेरै इतिहासहरू हामीले जोगाउनु छ। यही कामनासहित आजको यस कार्यक्रमबाट प्राविधिक मित्र दिनेश निरोला सहित आजका यस गीतमा समाहित सबै श्रष्टा साधक कलाकारमा हार्दिक आभार व्यक्त गर्दै आगामी आइतबार संगीतकार जयदेवको पुण्यतिथि सन्दर्भमा हामी उपस्थित हुनेछौ। त्यतिन्जेल बिदा दिनुहोस्। कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू।